हरेक मानव को आ आफ्नै जीवन हुन्छ। त्यही जीवन भित्र भोगाई हुन्छ। हरेक भोगाईमा विगत हुन्छ। विगतका प्रत्येक पानाहरू हुन्छन्। हो तिनै पानामा कैद गरेर राखिएका सम्झनाका पोकाहरू बोकेर आउँछ कार्यक्रम स्मृतिका पानाहरू। हरेक सोमबार राति 9:15 देखि 10 बजेसम्म मात्र सामुदायिक रेडियो बाणगंगा 90.6 MHz सहयात्री सरु भण्डारीको साथमा। नमस्कार अनि हार्दिक स्वागत छ तपाईँलाई यो रात्रिकालीन प्रहरमा। झ्याउकिरी अनि जुनकिरीको गुन्जाई सँगसँगै कार्यक्रम स्मृतिका पानाहरू लिएर हामी तपाईँको माझमा उपस्थित भइसकेका छौँ र कार्यक्रममा रहेर हामी कहिले तपाईँका जीवनका प्रत्येक पानाहरू पल्टाउँछौँ, कहिले उपन्यासका प्रत्येक पानाहरू पल्टाउने गर्दछौँ। यसै क्रममा हामीले केही साता अगाडिदेखिबाट बुद्धिसागर बस्यालको कर्णाली ब्लुजलाई स्थान दिइरहेका छौँ। यसका केही अंशहरू तपाईँले अघिल्ला केही श्रृङ्खलाहरूमा सुनिसक्नु भएको छ र आजको यो श्रृङ्खलामा पनि हामीले यसको बाँकी अंशलाई स्थान दिनेछौँ। र तपाईँ कार्यक्रम स्मृतिका पानाहरू सामुदायिक रेडियो बाणगंगा 90.6 MHz सँगसँगै साथमा इन्टरनेटको पहुँचमा तपाईँ हुनुहुन्छ भने www.radiobaanganga.com.np मार्फत पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ र साथमा हाम्रो patro.com मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र आफ्ना जीवनका सम्पूर्ण कुराहरूलाई, तिता मिठा नमिठा घटनाहरूलाई लेखेर पठाउन चाहनुहुन्छ, आफ्नो स्मृतिपटमा रहेका सम्पूर्ण कुराहरू जुन तपाईँ भुल्न सकिरहनु भएको छैन र ताजै रहिरहेका छन् हिजोका ती यादहरू पनि भने तपाईँ कार्यक्रममा लेखी पठाउन सक्नुहुनेछ। ठेगाना म कार्यक्रमको अन्त्यमा बताउनेछु। त्योभन्दा अगाडि चाहिँ हामी लगत्तै बुद्धिसागर बस्यालको कर्णाली ब्लुजको बाँकी अंशतर्फ लाग्न चाहन्छौँ र यो उपन्यासमा तपाईँले पक्कै पनि बुझ्दै जानुभएको छ होला। शुभारम्भमा केही बुझ्न अप्ठ्यारो भए पनि कतिपय साथीहरूले त पहिला नै यो पुस्तक वाचन गरिसक्नु भएको पनि हुनसक्छ र एकपटक वाचन नगर्नुभएको नसुन्नु भएको साथीहरूले चाहिँ कार्यक्रमबाट सुन्न सक्नुहुनेछ र हामीले कुनै एक पात्र जसको बाबु अत्यन्तै बिरामी भएर हस्पिटलमा लडिराख्नु भएको हुन्छ, त्यो दुःखदायी अवस्थामा, त्यो अलिकति यातनापूर्ण अवस्थामा उनको आमा उनीसँग हुन्छन् र त्यसै समयमा बाबु बिरामी परिरहेको अवस्थामा आफ्नो बाल्यकालमा घटेका प्रत्येक घटनाहरू, बुबा आमासँग बिताएका प्रत्येक पलहरू, साथी सङ्गीहरूसँग बिताएका ती प्रत्येक क्षणहरू चाहिँ एक एक गरेर उसले सम्झिरहेको हुन्छ। यसै क्रममा हामी अघिल्लो विषयबाट ओझेल भएका थियौँ। आज चाहिँ हामीले वाचन गर्ने छौँ बाँकी अंश। म पात्रको बुबाले चाहिँ आफ्ना साथी सङ्गीहरूलाई विभिन्न तरिकाबाट खुसी पार्नुहुन्छ भन्नेसम्म हामीले वाचन गरेका थियौँ र आजको यो अंश यहाँबाट यसरी सुरुवात हुँदैछ। ध्यान दिएर सुन्नुहोला है। यस्तो अनकन्टार गाउँमा आएर बसेका छन् डाक्टर, बुढाहरू खुसी हुँदै भन्थे भगवान् कि दूत हुन्, ए साउजी मेरो तर्फबाट चिया खुवाऊ। बा अगाडिका दाँत देखाएर हाँस्दै चिया पिउनुहुन्थ्यो। एक दिन दोकानमा बुढाहरू चर्का चर्का आवाजमा कुरा गरिरहेका थिए। झगडा पर्यो कि भनेर दगुर्दै गएको त कुरा अर्कै रहेछ। 11 वर्षदेखि म यही मटेरामा छु, लामी छाने बुढा चिटचिट पसिना काडिरहेका थिए। अब आएर अन्त जा भन्दा मान्छु म, अर्का बुढाले उनलाई थमथमाए। चिन्ता नगर लामी छाने, डोजर हाम्रै छातीबाट चलाए पनि म छाड्दिन। बुढाहरूको कुरा सुनेर म बेतुरले घरतिर दगुरेँ। घर पुग्दासम्म पसिनाले नुहाइसकेको थिएँ, स्या स्या सास बढेको थियो। आँगनमा पुग्दा देखेँ मगरमामा त जाँडले नुहाइजे डुङ डुङ्ती गनाउँदै हाम्रो घरको पिँढीमा थुचुक्क बस्न आइपुगेका रहेछन्। आँखा राता र रसिला थिए। मगरमामा एक वर्ष अघि सुर्खेततिरबाट झरेका थिए। बाह्र आमा पनि त्यहीँबाट झर्नुभएको थियो। यसैले नाता गाँसियो। हाम्रो घरसम्म आइपुग्ने बाटो छेउै मगरमामाको घर थियो। घर पनि बेसरमले बारेको, हाम्रो गोठ जस्तै गोबर र माटाले लिपेको। भित्तामा भने एकदमै नसुहाउँदा रातो कमेराको बुट्टा थियो, घेजेको कमेरोको डल्लो बजारे जस्तो। केही महिना अघि मैले माइजूलाई देख्दा उनको पेट बाख्राको सानो पाठो जत्रो देखिन्थ्यो। मामा मक्क थिए, भन्थे दुई महिनामा पाउँछ कि। एक दिन माइजूले माटोको डल्लो कुपरेको मैले देखेँ। भान्जा कसैलाई नभन है, उनले रुन्ची सुरमा भनेकी थिइन्। एकदम खान मन लाग्यो के। मगर मामाको घरमा सम्पत्तिका नाममा थिए तिनवटा सुँगुर। कहिलेकाहीँ थुतुनो मेरै पिँडौलामा पनि घसार्न आइपुग्थे। लामा थुतुना ऱ्यालले लतपतिएका घिन लाग्दा सुँगुरले छोएको थाहा पाएपछि आमाले कटौराको पानी कानको सुनमा छुहाउँदै मेरो शरीरमा छर्किदिनुहुन्थ्यो र भन्नुहुन्थ्यो चोखिस अब दिदी, तपाईँहरू त पुरानै हुनुहुन्छ। मगरमामा हडफिल थिए, म त एकदम नयाँ, यहाँबाट पनि उठीबास लाग्यो भने कहाँ जानुपर्ने हो। उनको कुरा सुनेर चामल निफनी रहेकी आमाले पटपट नाङ्लो फर्काएर निराश स्वरमा भन्नुभयो, भत्काउनेले पुराना र नयाँ के भन्लान् र भाइ। म आमा छेउ बसेँ। आमाले दुईवटा बिहा बुढी औँला र चोर औँलाको बिचमा च्यापेर छेउको थालमा राख्नुभयो। मगरमामा दायाँ हत्केलाले बेसमारे बिँड अठ्याएर आँसीको चुच्चाले भुइँ कोतरिरहेका थिए। चियाको अन्तिम घुर्को घुटुक्क निल्दा उनको रुद्र घन्टी माथि सर्यो। आँसीले दायाँतिर टेकेर त्यसकै बलमा उड्दै यति भने, यस्तै हो दिदी, जहाँ गए नि सुख हुँदो रहेनछ। उनी लर्खराउँदै उठे, एकछिन टोलाए, हाम्रा आँखा जुदे। म हाँसेँ, ल त दिदी लागे, भिनाजु आएपछि कुरा गर्न आम्ला। उनले हात जोडेर फन्किँदै हिँडे। उनी गएको अबेरसम्म पनि पिँढीमा रक्सीको गन्ध आइरह्यो। आमा हाम्रो घर भत्काएपछि कहाँ जाने। मैले आमातिर हेरेँ, आमा केही बोल्नु भएन, अबेरसम्म टोलाउनु भयो। साँझ जुन कालो बादलको पछ्यौरामा लुकेको थियो भने आमाको अनुहार धमिलो चिन्तामा, आकाशमा कालो बादल मडारिरहेको थियो। बेला बेला बिजुली चम्कन्थ्यो। टुकी बालेर दिदी पढिरहेकी थिइन्। म आफ्नो ओछ्यानमा निदाएको बहाना गरिरहेको थिएँ। बा ओछ्यानमा पल्टनु भएको थियो, कुन दशामा यहाँ आइएछ। आमाले बातिर हेर्नुभयो, ऐलानी जग्गा नकिनम भनेकै हो, मान्नु भएन। के भो फेरि थाहा पाउनु भएन सरकारले ऐलानी जग्गाका घर भत्काउने भनेको, यो पनि कसका कुरा सुनेर आउँछे। बाच्याठिनु भयो, आँखा भने बन्द नै थिए। गाउँभरि हल्ला छ त, हल्ला चलेर हुन्छ त, बाबर बोलाउनु भयो। दिउँसो मगर भाइ रुँदै आएका थिए। आमाले सिरानी मिलाउनु भयो। मलाई डरले खा छ, उता काठमाडौँमा आन्दोलन चर्किरहेछ। बाले शान्त आवाजमा सुन्नुभयो, यस्तो बेला तेरो घर भत्काउन को आउँदो हो, के थाहा विपद सोधेर आउँदैन। बाले आमाको कुरा नसुने चाहिँ जुरुक्क उड्दै चप्पल खोज्नुभयो। पानी बिस्मारी दर्कियो, घन्टी फुलका पात बज्न थाले, चिसो हावा चल्यो। मधेस छरेर केही सुख पाइएन। आमाले ट्वाल पर्दै बाको अनुहार हेर्नुभयो, कहिले डाकाको डर, कहिले सरकारको डर। बाले चप्पल लाउनुभयो। बा झिलिक्क टर्च बाल्दै भर्याङतिर लाग्नुभयो, कस्तो हो, मैले त केही भन्नहुन्न। आमाले सुक्क गर्नुभयो, यति राति फेरि कहाँ हिँडेको होला, यो पनि कति पिन्चे भयो कि हो, पिसाब फेर्न जान लाएको। बा भर्याङको छेउमा पुग्दा बिजुली चम्कियो। बाको कुप्रो छाया घरको भित्रसम्म पसारियो। ओए चाँडो आइज, चन्द्र घाँटी च्यातिने गरी करायो। पानी पर्यो हसिन झर्यो, पर्यो मेरो माया, मेरे गाउँ की रम्री मायालु सीत। पानी पर्यो हसिन झर्यो, पर्यो मेरो माया, मेरे गाउँ की रम्री मायालु सीत। सालको ठुटुमाथि उभिएको थियो। गिद्धजय घाँटी तन्काउँदै त्यही बाटोतिर हेरिरहेको थियो, जुन बाटो कटासे जोडिन्थ्यो। के भो, म चिच्चाएँ। ऊ लुलु गोडा झुन्ड्याउँदै बायाँ गोडा र हातको भरमा ठुटुबाट झर्यो। भुइँ छुनै लाग्दा पछाडियो, उड्दै हातले जागेमा लागेको धुलो टकटकायो। परबाट घर जत्रो धुलोको भुमरी फनफनी घुम्दै मटेरातिर आइरहेको थियो। धुलो जति अगाडि बढ्दै आउँथ्यो, बाटो छेउ उभिएका रुखहरू धुलोमा हराउँथे। भटभटी आएको हो, म रमाएँ, किनभने मटेरातिर वर्षमा 5-6 चोटि मात्र भटभटी आउँथे। अँ भन्दै चन्द्रे खोला छेउको जमुनाको रुख पछाडितिर दगुर्यो। म पनि उसको पछि लागेँ। भटभटी चिया दोकानमा रोकियो, रोकिँदा धुलोले चिया दोकान नै छोप्यो। भटभटी फेरि दगुर्यो, हाम्रा नजिक आयो। भटभटीमाथि दुईजना मानिस थिए, तिनले टाउका र मुखमा रुमाल बाँधेका थिए। भटभटी जोडले हाम्रै अगाडिबाट गयो। हामीले सर्टको कलर टुप्पीसम्म तानेर कछुवाले खोलभित्र टाउको लुकाए चाहिँ टाउको लुकायौँ, धुलोबाट अनुहार र टाउको जोगाउन। एकछिनपछि धुलो छाँटियो, हिँड बाटो सुक्न जाम। चन्द्र दगुर्यो, बासना आउँछ। ऊ पाङ्राको छापमा घोप्टियो, मैले पनि त्यस्तै गरेँ। पाङ्राको छापबाट मटितेल जस्तो बासना आइरहेको थियो, जुन चन्द्र र मलाई खुब मन पर्थ्यो। बाटो सुक्दा चन्द्रको नाकमा धुलो पनि पसेछ। ऊ हाँछ्यौ गर्दै उठ्यो, मैले पनि नाकको टुप्पो र परेला पुछेँ। भटभटी थारू गाउँ पुगिसकेछ, सुँगुर र कुकुर बेसमारी कराएको आवाज आयो। धेरैपछि भटभटी देखेर म खुसी थिएँ, त्यसैले चन्द्रलाई भने, हेड मिठाई खान जाम। चन्द्रे परेलाको धुलो टकटकाउँदै पछि लाग्यो र भन्यो, तेरा बालाई भटभटी किन्न भन्न। म टक्क अडिएँ, चन्द्रे मतिर हेर्दै हाँसिरहेको थियो। हुन्छ, बाले किनिदिनुहुन्छ, मैले गर्वसाथ भने, म तँलाई पनि चढाउँछु। चलाउन दिन्नस्? तँलाई चलाउन आउँछ? आउँछ, हेर्छस्? चन्द्रले दुवै हात अगाडि लगेर मुठी पार्यो भटभटी समाए चाहिँ। मैले टाउको हल्लाएँ, चन्द्रले चर्कको आवाज निकाल्यो र दुवै मुठी यताउता घुमाउँदै खोच्याउँदै दोकानतिर दगुर्यो। तर ऊ पुल छेउ पुग्नु अगाडि नै फरक्क फर्कियो। भागीरामलाई देखेर होला, म छेउमा पुगेपछि मेरो पछि लाग्यो। भागीराम आधा बुनेको पङ्खा छेउमा राखेर सुर्ती मारिरहेको थियो। हामी आएको बुढोले जाल पायो, भुइँमा तिर्सिएका हाम्रा छाया देखेको हुनुपर्छ। हामी उसको नजिकै उभियौँ, उसका अनुहारमा धर्सै धर्सा देखिन्थे। उसले धमिला आँखा पलक्क फर्कायो, चन्द्रको अनुहार निलो भयो। बुढो नबुझिने गरी बर्बरायो, उसको ओठका कापबाट भैँसीको चाहिँ सेतु रियाल निस्केको थियो। उसले हत्केला प्याट प्याट पड्कायो, सुर्तीको धुलो हाम्रो नाकका फोराभित्र फात फस्यो। नाक सक्सकायो, नाकबाट सिगान तप्केला चाहिँ भयो। अछु, आँखाबाट आँसु चुहियो, बुढो मुसुक्क हाँस्यो। डाडु राम राम, मैले भने। बुढो बोलेन, दोकानतिर हेर्दै प्याच थुक्यो। हामी दोकानतिर लाग्यौँ। दिउँसोको समय दोकानमा मानिसको आवाज जवाब त्यति थिएन, धुवा भने पुत्ताइरहेको थियो। भित्रपट्टि खटियामा आफ्नै पाखुरामा टाउको अड्याएर उत्तानो ओगिरहेका साउजी उठे, ज्यान अर्काउँदै हाँस्दा उनको माथिल्लो कालो दाँत पनि देखियो। मैले 2 रुपियाँ दिएँ, उनले स्वात्त लिए। एकछिनमा मेरो हातभरि सुन्तला मिठाई थिए। चन्द्र र म मुखमा मिठाई राख्दा बाहिर निस्किएको थुक उल्टो हत्केलाले पुस्दै दोकान बाहिरको बेन्चमा बस्यौँ। एकछिनमा पुलिसको लस्कर दोकान छेउ आइपुग्यो। मेरो मुटु नै चल्न छोड्ला जस्तो भयो, गोडा कुजिएला जस्ता भए। सपनामा सर्पले लखेर्दा कुजिए चाहिँ, चन्द्रको अनुहार त मसी पोखिए चाहिँ निलो भयो। कटासे बजारबाट आएका होलान्। चन्द्र र म पुलिसलाई टाढैबाट देख्दा भागिहाल्थ्यौँ। आज भने सकिएन, 12 जना मैले मनमने गने। सबैका टाउकामा प्रेड जस्ता गोला टोपी थिए। सबैभन्दा पछाडि आइरहेको पुलिसको दाहिने काँधमा बन्दुक झुन्डिएको थियो। बन्दुक देख्दा पैतालादेखि तालुसम्म शरीर झन्झनायो। चिया खान पाइन्छ? सबैभन्दा अगाडि आइपुगेको मोटो पुलिसले सोध्यो। उसको जुङ्गा पनि मोटै थियो। जुरुक्क उठेर एकछिन अल्मलिएका साउजी हाँसे, किन नपाइनु? पाइन्छ हजुर। साउजी खुसी भए, हजुरहरू कति हुनुहुन्छ? पुलिस मेरै छेउ बेन्चमा बस्दै भन्यो, 12 छौँ। पुलिसको शरीरबाट अमिलो पसिनाको गन्ध आयो। काखिनेरको कपडा कालो भएको थियो पसिनाले भिजेर, गालामा ठुटे दारी थियो, धान काटेपछिको खेत जस्तो। उसले घोसे मुन्टो लगाएका हामीलाई निहाल्यो। मैले करके गरी हेर्दा आँखा जुदे, मुसुक्क हाँस्यो, मेरो अनुहार कालो भयो। डर लाग्यो, मेरा दाया कुम्मा आफ्नो गरुङ्गो बायाँ हात राख्दै एकछिन सुमसुमायो। मैले ज्यान दसैँमा काटिन लागेको बोकाको शरीर चाहिँ थरथरायो। मेरो ज्यान दसैँमा काटिन लागेको बोकाको शरीर चाहिँ थरथरायो। पालै पालो पुलिसहरू चिया पसल छेउछाउ थकाइ मार्दै बसे। फाँटका बकुल्लाहरू चाहिँ कोही भने हाम्रो घरतिरको बाटो हेर्दै उभिए। एउटा दगुर्दी सालको रुख निर गयो र पिसाब गर्न थाल्यो। एकछिन पुलिसले लामो लामो सास फेर्यो अनि मलाई सोध्यो, नाम के हो? वृषबहादुर। कति वर्षका भयो? 8। अनि तिम्रो नाम के हो? चन्द्रकुमार। चन्द्रले रुन्ची सुरमा भन्यो, चन्द्रे। कतिमा पढ्छौ? 3। म चुइकिएँ। पुलिस हाँस्यो, सास गनायो, भन्यो, ल धेरै पढेर पुलिस हुनुपर्छ है। म बुढी औँला भुइँमा ददार्दी बसिरहे। कितलीभित्रको दुध चिया भुर्लुक्क उम्लियो, ढक्कन छटपटायो। साउजीले मुसु मुसु हाँस्दै कपडाको टालोले कितलीको बिड समाए। लहरी राखेका स्टिलका गिलासमा चिया तुर्क्याउन थाले अनि दुई दुई गिलास गर्दै सबैका हातमा चिया पुर्याउन थाले। सबैले हतार हतार समाउँदै सासले फुक्दै पिए। आज त खुब थाकियो। मेरै छेउमा बसेको पुलिसले रित्तो गिलास भुइँमा राख्यो। लौ त साउजी, कति भयो? 24 हजुर। अनि कता हिँड्नुभयो होला? पहाडीपुर। पुलिसले पानीको गोजीमा खुम्चेका पैसा निकाल्यो। कति लाग्छ पुग्न? साउजीले 20 र 5 को नोट समाए। 1.5 घन्टामा पुग्नुहुन्छ हजुर। के कति कामले हिँड्नुभयो होला? भन्न मिल्दैन। पुलिसले कपडामा लागेको धुलो टकटकाए र फेरि लाइन लागे चाहिँ हिँडे। हजुर 1 रुपियाँ, साउजी कराए। पुलिसले टाउको फर्काएर भन्यो, त्यो बच्चाहरूलाई मिठाई दिनु। चन्द्रे मतिर हेरेर हाँस्यो। मैले अचम्म मान्दै पर पुगिसकेका पुलिसलाई निहारिरहेँ। ती मटेरातिर हिँड्दै हिँडिरहेका थिए। बिस्तारै पुलिसहरू हिँड्दा हिँड्दै उडेको धुलोमा हराउँदै गए। पुल छेउ भागीराम जुरुक्क उठ्यो र ठुलो सुरमा करायो, ससुरन यी सरकारी सुअर डोजर लगाएकै सारा गाउँ पेलही। म थरर काँपे। भागीरामको कुरा सुनेर मेरो ज्यान ज्वरो आए जस्तै तात्यो। कानका लोती ताता भए। मेरो मन चिच्यायो। पक्कै पनि यी पुलिस हाम्रो गाउँ हेर्न आएका हुन्। राति सुतेका बेला डोजर लाएर हाम्रो घर भत्काउँछन्। मैले पहिलोपल्ट कटासीमा देखेको डोजर हात्तीभन्दा ठुलो थियो। पहेँलो रङको, ठुलो र चाक्लो पाङ्रा भएको, अगाडि ठुलो मुख भएको राक्षस जस्तो। हिँड्दा बाटो नै भत्किने, बाघले सास फेरे जस्तो घ्यार घ्यार आवाज आएको। मलाई के गरौँ गरौँ भयो। घरतिर दगुरे, चन्द्रे पछि लाग्यो। एकछिनपछि साउजीको आवाज आयो, एई मिठाई लैजाऊ। तर म रोकिनँ। पृथ्वी डगमगाए जे भयो। रुखका हाँगामा बसेका चरा भुर्र उडे। थारू गाउँमा कुकुर र सुँगुर एकनाश गराउन थाले। धरती हल्लियो। साँझ पख अमौरी खोलाको किनारमा डन्डी बियो, मोजाको फुटबल र बाघचाल खेल्न जम्मा भएका गोठालाहरू बेतोडले घरतिर दगुरे। दोकानमा साउजी चक्कर आइजे थ्याच्छ बसे, किनभने कटासीतिरबाट आइरहेका थिए। डोजरै डोजर, डोजर अमौरी खोला बारी आइसकेको थियो। साँगुरो बाटो छेउका सालका रुख सकेपछि एकपछि अर्को ढालिरहेका थिए। भागीराम काँपिरहेको आफ्नो दाँत दायाँ हातमा आधा बुनेको पङ्खा झुन्ट्याउँदै जुरुक्क उठ्यो अनि करायो, आज यी डोजर सारा गाउँ पेहल। गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो। घाइते हात्ती झैँ कराइरहेका थिए। लहरे पाँचवटा डोजर अमौरी खोलाको किनार भत्काउँदै डोजर वारी आइपुगे। डोजरका अगाडि पछाडि बन्दुक बोकेका पुलिस थिए। तिनै पुलिस थिए जो दिउँसो पहाडी पुलतिर पहाडीपुरतिर गएका थिए। मेरो काँधमा हात राखेर प्रश्न सोध्ने पुलिस सबैभन्दा अगाडि थियो। चन्द्रेले अतालिएर मेरो अनुहार हेऱ्यो। मैले चन्द्रेको मुटुमा चिसो सिरेटेले छोए जस्तो भयो। पिसाब आउला आउला जस्तो भयो। खोच्याउँदै चन्द्रे दगुर्यो। ऊभन्दा पछि दगुरेको म छिट्टी ऊभन्दा अगाडि पुगेँ। ओर आएर हेर्दा डोजर ममता दिदीको घर छेउ आइसकेको थियो। म बेसरमको झ्याङमा लुकेँ। चन्द्रे कतै देखिएन। एउटा पुलिस ममता दिदीको घरभित्र पस्यो। बाउलाई घिच्याउँदै बाहिर ल्यायो, आँगनमा पछारिदियो। रुँदै आमा र ममता दिदी बाहिर निस्किए। पुलिस ठुलो आवाजमा करायो, डोजर घरमा उक्लिसकेकाले सुन्न सकिएन। पुलिसले ममता दिदीहरूतिर बन्दुकको नाल सुझायो, डोजर घरको धुरीलाई टेकेर उभियो। पाङ्रा फन पनि रिङ्न थाल्यो, डोजर सारा गाउँ थर्कने गरी करायो, भैँसी बेसमारी करायो, गोठै भत्किने गरी छटपटायो। एकैछिनमा घर ढल्यो, घर डल्लो पर्यो र थुप्रियो। घरका भित्ताबाट उब्किएको धुलोको मुस्लो आकाशतिर उक्लियो। अब भने डोजरले हाम्रो घरतिर पिलिक्क आँखा फर्कायो। बेसरमको झ्याङबाट फुत्त निस्केर म घरतिर दगुरेँ। मेरा गोडा लुला भए, भिजेको पिठो जस्तो। बा, म जोडले चिच्चाउन खोजेँ, आवाज घाँटीमै चेप्पिएर बस्यो। मार्नलाई गर्दनमा तिनपल्ट भाला उभिएको सुँगुर चाहिँ म घिस्रन थालेँ। गोडा लतारिए, स्याँ स्याँ बढ्यो। अगाडि बढेका डोजर त्यही बाटोमा सुझिए, जुन बाटो सिधै हाम्रो घरमा आएर गाँसिन्थ्यो, र त्यही बाटोमा म लम्पसार परेको थिएँ। पहिलो डोजर म छेउ आइपुग्यो, लतारिएको गोडाको बुढी औलासम्म सँगसँगै आइरहेको थियो राइफल तन्काएको पुलिस। यसले बाटो छेक्यो, एउटा पुलिस बेसमारी करायो, अब के गर्ने साप, दिउँसो मिठाई नखाएर भाग्ने यही हो, अर्कोले भन्यो किचिदे। डोजर मेरो दायाँ गोडाको बुढी औँलामा उक्लियो। आमा, म जोडले कराएको थिएँ तर आवाज मसिनो निस्कियो। घरको कुनामा मुसा दगुडी झैँ गद्र्याङ गुद्रुङ आवाज आयो। आँखाका बन्द ढकनीमा पहेँलो उज्यालो चम्कियो। एउटा चिसो हत्केला निधारमा सलबलायो। के भयो यसलाई, बाको मोटो आवाज ऐठन परे जस्तो छ। आमाको मन तातो सास मेरो अनुहारमा सलबलायो। म जिउँदै रहेछु, आँखा उघार्न खोजेँ। बाको 300 लिटर्सको चम्किलो कटौरो आँखा हेर्नै नसकिने गरी टल्कियो। बाले टर्च बन्द गर्नुभयो। मेरो आँखामाथि झुन्डिएका थिए बा र आमाका अनुहार। के भो भन्थ, बाले सुन्नुभयो। मैले कातर आवाजमा यति भने, बा अब यहाँ नबसौँ। राजा साहेब खैरो भुइँमा सीता सीता थुप्ला भएको कोट लगाएर जब उनी अमोरी खोला हुँदै जान्थे, सबै हात जोडेर अलिकति निहुरिन्थे। आँखा जुदाउने हिम्मत कसैको हुँदैनथ्यो। उनी कहिलेकाहीँ जीप चढेर आउँथे, जीप पुरानो थियो, अगाडि लामो चुच्चो भएको, ठाउँ ठाउँमा खिया लागेको। जब उनी मटेर आइपुग्थे, अमोरी खोलामा जीपले पाधेर जान्थ्यो, कालो बटारिएको धुवाको मुस्लो। राजा साहेब कहिलेकाहीँ हिँड्दै जान्थे। चिया दोकान खुलेपछि भने अमोरी खोलातिर देखिएका थिएनन्। एकपल्ट मैले हिँडेरै जाँदा उनलाई नजिकबाट देखेको थिएँ। पुक्क र राता गाला, कटासीमा पाइने स्याउ जस्तो, पाउरोटी जस्ता बाक्ला हत्केला, ओठ र नाकको बिचमा ख्याप्प बसेको मोटो र छोटो जुगा, जुगा र कपाल उल्टो हाँडी जस्तो, एकदमै कालो। मानिसहरू भन्थे राजा साहेब नेपालगञ्जमा गएर कपाल कालो बनाएर आउँछन्। राजा साहेब हिँड्दा लौरी टेक्थे, त्यस्तो लौरी मैले अन्त कति देखेको थिइनँ। कलेजी रङको चाँदीको बिणवाला माथि बटारिएको पहाडीपुरमा उनको ठुलो र फराकिलो घर थियो। घरमा उनी एक्लै बस्थे। रानी साहेब त 10 वर्ष अघि नै मरेकी हुन्। दुईटा छोरा थिए, जेठो काठमाडौँ र कान्छो नेपालगञ्ज बस्छन् रे। राजा साहेबको घरको अग्लो गेटमा रातो लहरे फुल थियो, भित्रपट्टि ठुलो बगैँचा। खुसीराम भन्थ्यो लिची कटहर नास्पाती जस्ता खाइला सेफेबा, हुन पनि फलफुल त जति खाए पनि हुने, कति त पाक्थे झर्थे कुहिन्थे। बगैँचालाई घेर्ने पर्खाल मभन्दा अग्ला थिए। पर्खालमा तिखो काँडा भएका सिउँडी चाहिँ सिउँडी, सिउँडी नै सिउँडी। सिउँडीको बाक्लो पातलाई छुन खोज्दा धेरैपल्ट काँडाले मेरो औँलाबाट रगत निकालिदिएको थियो। राजा साहेबकै घर छेउ मिल थियो। कहिलेकाहीँ आमासँग मिल जाँदा म राजा साहेबकै पर्खालमा फैलेको सिउँडीका पात हेर्न जान्थेँ। मलाई सिउँडीका पातमा नाम लेख्न खुब मन पर्थ्यो। सिउँडीकै तिखा काँडाले लेख्थेँ वृष बहादुर मटेरा। एकपल्ट चन्द्रले पनि आफ्नो नाम लेखेको थियो, चन्द्रकुमार लामिछाने। पछि मैले सुटुक्क थपिदिएको थिएँ लङ्गडो। चन्द्रले रिसाउँदै त्यो पात चुँडेर फालेको थियो। त्यसपछि धेरै दिन मसित बोलेको थिएन। त्यही पर्खाल चढ्दा चन्द्र र मैले देखेका थियौँ राजा साहेबको शान्त घर, टाइलले छाएको, आफ्नो टाउको हल्लाउँदै मजुर मजुर हिँडिरहेको, घरमा कुखुराले पखेटा फटफटाएको र क्वार क्वार गरेका गरेको बाहेक अरू केही आवाज थिएन। थाहा छ, चन्द्रले खुसुक्क भनेको थियो, यो घरमा त थरुनीको भूत छ रे, खुसीरामले देखेको छ रे, त्यही भएर बौलाउँछ। डरले मेरा हात घुँडा फतक्क गल्दा म सिउँडीको काँडामा ददारिँदै खसेको थिएँ। साँझ ददारिएका कुइना र गालामा मलम लगाइदिँदै बाले हकार्नु भएको थियो, फेरि रुख चढिस् अकालमै मर्लास्। राजा साहेबको घर हेर्न गाथे, मलमले पोलेर छुछु गर्दै मैले सुनाएँ, त्यता नजा भनेको होइन, बाले मेरो कान बटार्नु भयो, फेरि जान्छस्? जान्न जान्न, मेरो आँखाबाट पितृक्क आँसु निस्किए। बा आफू भने बेला बेला जानुहुन्थ्यो, बोलाउने आउँथे थारूहरू, भन्थे रज्जुवा साहेब काल देहार खोखाइ टहलो जुरी आइल अशक बा बाझोलामा आला राखेर रा जानुहुन्थ्यो। के भारै छ? फर्केपछि आमा सोध्नुहुन्थ्यो, लहरी खोकी बल्झिएछ बा, लामो सास तान्दै भन्नुहुन्थ्यो, एक्लै छन्, उनलाई त तातो पानी तताएर खाना दिने पनि कोही छैनन्। राजा साहेबले बालाई भेट्ने बित्तिकै भन्थे रे, चिन्ता नगर डाक्टर, तिम्रो जग्गा स्थायी बनाइदिने जिम्मा मेरो भयो, मैले मान्छे चिन्या छु, हुन पनि पहाडीपुरमा आँखाले नभ्याउने गरी फैलिएको स्थायी जग्गा तिनकै थियो, कहिले डोजरले भत्काउन नसक्ने, सयभन्दा बढी लडिया 60 बुकुरा उनकै थिए, बुकुरामा बस्ने थारू थरुनी पनि, ती सबै तिनका कमैया थिए। खुसीराम पनि भागीराम बुढो भएकाले काम गर्न जाँदैनथ्यो, उनले काठमाडौँ गएर दुईपल्ट राजालाई भेटेका थिए रे, किताबका राजा श्रीपास महाराज धीराज वीरेन्द्र वीर विक्रम शाहदेवलाई, छड्के अनुहार भएका चस्मावाल मोटो जुङ्गा भएका राजालाई, मलाई पनि त किताबका राजा र पहाडीपुरका राजाको जुङ्गा उस्तै लाग्थ्यो। काठमाडौँका राजाले पहाडीपुरका राजाको दायाँ कुम्बा हात राखेको फोटो त घरमै छ रे, खुसीराम भन्थ्यो, त्यसै कारण होला उनीसँग मान्छेहरू साह्रै अदबमा बसेर कुरा गर्थे। छेउ पर्दा पिसाबै फेर्ने गरी डराएर कुप्रो परेर हात जोड्ने थारूहरू उनी गएपछि मनमनी गाली गर्थे र भुइँमा थुक्थे। भागीरामले पटक पटक गाली गर्ने पहाडियामध्ये एक नम्बरमै राजा साहेब पर्थे, उनको नाम के हो थाहा भए पनि धेरैले उच्चारण गर्दैनथे, त्यसैले मैले कहिल्यै सुनेको थिइनँ उनको नाम। अस्ति फेरि खुसीराम बौलाएछ, फेरि राति लालटिन बोकेर सालगाडीतिर छिरेछ। थाहा पाएपछि राजा साहेबले दुई दिनसम्म हात घोडा बाँधेर बाख्राको खोरमा लडाएछन्। त्यसपछि दुईजना थारू हतारिँदै कटासे पुगेर बासित मलम र दुखाइ कम गर्ने औषधि लिएर आएका रहेछन्। पुल छेउ आइपुग्दा भागीरामले सोधेछ, कताबाट आयो? कटासेमसे दवाई लन्नु, रजवा साहब खुसी रामह बेढप से पिटला, एउटाले भनेछ, आँगनभर खटकेल बाटिन्। ओ अष्टहे हो, भागीरामले निराश स्वरमा भनेछ, पास सुधार जाई, ओ वैसा ही हो। बने को सपहराले यो छात मेरो, बगे को सहरा रगतमा मेरो, पखेरुमा जन्मे ठाकुरमा खेल्ने, म झुक्कै नझुक्ने नेपालको छोरो, मझुकते न झुकने नेपाल को छोरो। हजुर, कार्यक्रम स्मृतिका पानाहरूको आजको यो 27 श्रृङ्खलामा रहेर तपाईँको माझमा कर्णाली बुलेसको बाँकी अंशलाई स्थान दिँदा दिँदै हेर्नुहोस् न, घडीले नेटो काटिसकेछ, ओझेल हुने बेला पनि हुन आँटिसकेको छ, रात छिप्पिँदो क्रममा छ, तपाईँलाई पनि बिस्तारै निद्रा लागिरहेको होला, सुत्न मन लागिरहेको होला, होइन? हुन्छ, अब ओझेल हुनुपर्छ। तपाईँका जीवनमा पनि यस्ता कुनै घटनाहरू छन् जुन घटना तपाईँलाई बिर्सन गाह्रो भइरहेको छ, स्मृतिका पानाहरूमा छापिएर रहेका छन्, कार्यक्रममा वाचन भएको सुन्न चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम स्मृतिका पानाहरू, सामुदायिक रेडियो बाणगङ्गा 90.6 MHz बाणगङ्गा 13 बनगाई कपिलवस्तु। र तपाईँ हामीलाई मेल गर्न चाहनुहुन्छ भने मेल एड्रेस saruhandari60@gmail.com, र साथमा तपाईँले हामीलाई ट्विट गर्न चाहनुहुन्छ भने पनि twitter.com/smritikapanaharuma गएर पनि हामीलाई ट्विट गर्न सक्नुहुनेछ। र साथमा आफ्ना केही विचारहरू, आफ्ना केही साहित्यिक रचनाहरू राख्न चाहनुहुन्छ भने तपाईँ www.facebook.com/smritika-paana गएर पनि तपाईँले आफ्ना साहित्यिक रचनाहरू राख्न सक्नुहुनेछ। र साथमा तपाईँ कार्यक्रम स्मृतिका पानाहरूको सम्पूर्ण श्रृङ्खलाहरू सुन्न पाइरहनु भएको छैन, भेटिरहनु भएको छैन भने तपाईँले युट्युबमा गएर कार्यक्रम भेट्नुहुनेछ, जहाँ तपाईँले प्रत्येक श्रृङ्खलाहरू सुन्न पाउनुहुन्छ। र साथमा स्मृतिका पानाहरू यो पेज www.facebook.com/smritika-paana सम्पूर्ण श्रृङ्खलाहरू भेट्न पाउनुहुन्छ, जहाँ लिङ्क भेट्नुहुन्छ, तपाईँले डाउनलोड गरेर सुन्न पाउनुहुन्छ है। हुन्छ, अब पनि उज्यालो हुन्छौँ कार्यक्रम यतिन्जेलसम्म सँगै रहेर सुन्नुभयो त्यसको लागि हृदयदेखि तपाईँप्रति आभार प्रकट गर्छु। र म तपाईँको आफ्नै मान्छे, हर क्षण हर मोड र हर क्षणकी सहयात्री सरु पनि, पुनः अर्को साता यसै गरी यही रात्रिकालीन प्रहरमा गुन्जिनको लागि तपाईँको माझमा आउने नै छु भन्दै आजको व्यवसायबाट उजेल हुन्छु। हवस् त, नमस्ते, शुभरात्रि, शुभ सपनी। ये क्या हुआ तेरे मेरे प्यार की बातें क्यों दुनिया की नजरों में आ गई, हो तेरे मेरे प्यार की बातें क्यों दुनिया की नजरों में आ गई। छुटे ना बस तेरे